भूमि स्वर्ग हो तिमी संताति हामी गाउँदै छौ गीता जय होस् नेपाला जन्मभूमि स्वर्ग हो तिमी छौ सदा काला संताति हामी गाउँदै छौ गीता जय होस् नेपाला टोपी दुई हाथ ले राखी ठड़ाई माला शिरमाती टोपी दुई हाथ ले राखी ठड़ाई माला मैं चीर काली गाउँदै बग्छन् यही देश विशाला यो इच्छा शक्ति जिउँदो छ हेर प्रबल जनशक्ति हे बुद्ध भूमि हे ताप भूमि जय होस् नेपाल सम्पूर्ण धर्म उचार समान सम्पूर्ण धर्म उचार समान बगै छ हाम्रो सबै फुल फुल्ने सुगन्ध फैलि सुन्दर गौरव जय होस् नेपाल हे जन्मभूमि स्वर्ग हो तिमी छौ सदा संताति हामी गाउँदै छौ गीता जय होस् ने रे पादा जन्मभूमि स्वर्ग हो तिमी छौ सदा टाढा सन्तति हामी गाउँदै छौ गीता जय होस् नेपाला जीता।